نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. 13ویں پارے کا رکوع نمبر 6 ہے آیت نمبر 105 سے 111 سورة یوسف اور سورة کا یہ آخری لیسن ہے پارا نمبر 13 رکوع نمبر 6 آیت نمبر 105 to 111 سورة یوسف لفظی ترجمہ لکھیں گے وَقَأَيِّمْ اور کتنی ہی من آیت نشانیوں میں سے فِي السَّمَاوَاتِ وَالْأَرْضِ آسمانوں اور زمین میں يَمُرُّونَ وہ گزرتے رہتے ہیں عَلَيْهَا ان پر وَهُمْ اور وہ انہا ان سے موریدون منہ موڑنے والے ہیں وما یؤمنو اور نہیں ایمان لاتے اکثرهم ان میں سے اکثر باللہ اللہ پر یا اللہ کے ساتھ الا مگر وہم اور وہ مشرکون شرک کرنے والے ہوتے ہیں افا امینو کیا بھلا وہ بے خوف ہو گئے ان تاتیہم کہ آئے ان کے پاس غاشیتن ایک ٹھانپ لینے والی من عذاب اللہ اللہ کے عذاب میں سے او تاتیہم یا آئے ان کے پاس ساعتو قیامت کی گھڑی بختتن اچانک وہم اور وہ لا یشعرون شعور نہ رکھتے ہوں قل کہہ دیجئے ہاذہ یہ سبیلی میرا راستہ ہے ادعو میں بلاتا ہوں اللہ اللہ کی طرف علا بصیرت بصیرت کے ساتھ یعنی دلیل کے ساتھ انا میں ومن تبعنی اور جو کوئی میری پیروی کرے وسبحان اللہ اور پاک ہے اللہ وما اور نہیں انا میں من المشرکین مشرکوں میں سے وما ارسلنا اور نہیں بھیجا ہم نے من قبلی کا آپ سے پہلے الا مگر رجالن مردوں کو نوحی ہم وحی کرتے ہیں الیہم ان کی طرف من اہل القرى بستی والوں میں سے افلم क्या भला नहीं। यसीरू वो चले फिरे फिल अर्दी जमीन में, फयंजुरू तो वो देखते, कई फकाना किस तरह हुआ, आकिबतु इंजाम, अल्लज़ीना उन लोगों का, मिन क़बलिहिम उनसे पहले, वलदारुल आखिरती और अलबत्ता घर आखरत का, खैरुन बेहतर है, लिल्लज़ीना उन लोगों के लिए, इत्तकौ जिन्होंने तकवा इख्तियार किया, अफला ताकिलून क्या तुम अकल से काम नहीं लेते, हत्ता यहाँ तक के, इज़स्तई असा जब मायूस हो गए, अर्रुसुल रसूल वज़न्नो और लोगों ने समझा, अन्नहुम बेशक वो, कद कुज़िबू तहकीक वो झूठ बोले गए, जाअहुम आई उनके पास, नसरुना मदद हमारी, फनुजिया तो बचा लिया गया, मन नशाउ जिसको हमने चाहा, वला युरद्दु और नहीं फेरा जाता, बसुना अजाब हमारा, अनिल कौमिल मुजरिमीन मुजरिम कौम से, लक़द अलबत्ता तहकीक, काना है, फी क़ससिहिम इनके किस्सों में, इबरतुन इबरत, लिउलिल अलबाब अक़ल वालों के लिए, मा काना नहीं है, हदीसई बात, युफ्तरा जो घड़ ली गई, वलाकिन लेकिन, तस्दीक अल्लज़ी तस्दीक है उस चीज़ की, बैन यदैही जो इससे पहले है, व तफसीला और तफसील, कुल्ली शैइन हर चीज़ की, वहुदन और हिदायत, व रहमा और रहमत, लिकौमी युमिनून उस कौम के लिए जो ईमान लाती हो।